चलिए अल्फाज की वजाहत देखते हैं। पहले अस्मा को देख लेते हैं। ये उसुन सख्त मायूस इंसान, या हमजा सीन रूठे, इसम मुबालगा है, कफूर सख्त नाशुक्रा, बड़ा काफिर, काफारा से ये भी इसम मुबालगा है। नमा नवाजशें और नेमतें, नून आइन मीम रूट है, इसम नकिरा, फरेखन खुश बाश मसरूर, फारा हारूट, इसम नकिरा, फखूरुन बहुत ज़्यादा शेखी खोर, फ़ाखारो इसम मुबालगा, तारिकुन छोड़ने वाला, तरक करने वाला, तारोकाफ रूट, इसम फाइल वाहिद मुज़क्कर, दाइकुन तंग दिल इंसान, दात या काफ रूट है, इसम फाइल वाहिद मुज़क्कर, सुवरिन सूरतें कुरान पाक की सूरतें, यानी सीन वाउरा रूट है, इसम जमा इसका वाहिद है सूरतुन, मुफ्तरयातिन घड़ी हुई बातें, फारा या रूट है, इसम मफूल जमा मुअन्नस, मुफ्तरतुन इसका वाहिद है, अल अहजाब गिरोह और फिरके, हाजा बा रूट है, इसम जमा इसका वाहिद है हिजबुन, मौईदुन वादे की जगह या वक्त, मकानो जमान जिसको कहते हैं, वो आइन दाल इसे मोतिल है और ज़र्फ है, मिर यतिन शक शको शुबा, मीम रोया इसम नकिरा, अल अशहाद गवाह, शीन हा दाल रूट है, इसम फाइल जमा मुकसर, इसका वाहिद है शाहिदुन, ईवा जा टेढ़ या कजी, आइन वाओ जीम रूट है, इसम मस्तर, मोजिजीन आजिज करने वाले, आइन जीम जा रूट, इसम फाइल जमा मुजक्कर, और मोजिज इसका वाहिद है, जरामा शक, जीम रामीम इसम मस्तर, अल अक्सरून सबसे ज़्यादा नुकसान पाने वाले, खासीन रा इसम तफदील जमा मुज़क्कर, अल अक्सर इसका वाहिद है, अल फरीकैन दो जमातें या दो गिरोह, फारा काफ रूट है, اسم فاعل، تثنية مذكر، اسکا واحد ہے فرقتن. الاعمى اندھا یعنی نابینا. عین میم یا روٹ ہے. اسم واحد مذکر. الاسم بہرا. سوات میم میم اسم صفت ہے، اسم معرفہ. مثلا مثال یا کہانی. ميم سلام. لا جرم بے شک، محاورہ ہے یہ. جیم را میم، اس کا اوپر میں نے بتا بھی دیا، جیم را میم اسم مصدر ہے. چلیے افعال کو دیکھتے ہیں. ازقنا چکھایا ہم نے. زال واوقاف روٹ ہے. باب افعال. اذا قطن مصدر. فعل ماضی جمع متکلم. نزعنا کھینچا ہم نے. نون زائن. باب ضربا. نزعن مصدر. فعل ماضی جمع متکلم. انزل و نازل کیا گیا. نون زالام. باب افعال. انزالن مصدر. فعل ماضی مجهول. واحد مذکر غائب. افتراہو اس نے گھڑا اس کو. فارا یا روٹ ہے. باب افتیال. افترا ان مصدر. فعل ماضی واحد مذکر غائب. فأتو پس لے آؤ. حمزہ تایا باب افعال. باب افعال. ایتا ان مصدر. فعل امر جمع مذکر حاضر. ادعو بلاؤ پکارو. دال عین واو روٹ ہے. باب نصرہ. دعا ان مصدر. فعل امر جمع مذکر حاضر. استطعتم تم طاقت رکھتے ہو. اگر تم کر سکو. توئے واو عین. استطعتم طاقت رکھی تم نے. توئے واو عین. باب استفعال. استطاع ان مصدر. فعل ماضی جمع مذکر حاضر. یستجیبو وہ قبول کریں. جیم واو با. باب استفعال. استجابتن مصدر. فعل مدارے جمع مذکر غائب. نوفی ہم پورا دیتے ہیں. واو فایا. باب تفعیل. توفیتن مصدر. فعل مدارے جمع متکلم. يبخسون وہ کم کیے جاتے ہیں، با خاسین با فتح، بخسن مستر، فعل مضارع مجهول، جمع مذکر غائب، حبیتا ہا با تو روٹ ہے، باب سمیا، حبتن مستر، فعل ماضی واحد مذکر غائب، سنا او سوات نون عین روٹ ہے، با فتح سن ان مصدر، فعل ماضی جمع مذکر غائب، یتلو تا لام و روٹ، باب نصرہ، تلون مصدر، فعل مضارع واحد مذکر غائب، يعرضون عين رادوات باب إفعال، إيرازا مصدر، فعل مضارع مجهول جمع مذكر غائب، كذبوا كاف زالبا باب دربا، كذبا مصدر، فعل ماضي جمع مذكر غائب، يصدون سعد دال دال، باب نصر صدا مصدر، فعل مضارع جمع مذكر غائب، يبغون باغين جا، باب ضرب بغيا مصدر، فعل مضارع جمع مذكر غائب، يضاعف ضاد عين فا، باب مفعل مضاعفة مصدر، فعل مضارع مجهول واحد مذكر غائب، يبصرون با سوادرا با بفال، ابصارا مصدر، فعل مضارع جمع مذكر غائب، خسروا خاسين را باب سميع، خسرا مصدر، فعل ماضي جمع مذكر غائب، أخبتوا خاباتا باب فعل، إخباتا مصدر، فعل ماضي جمع مذكر غائب، يستويانی سين واو یا باب افتعال، استوى ان مصدر، فعل مضارع تثنیہ مذکر غائب، تذکرون زال کافرا باب تفاعل، تذکرا مصدر، فعل مضارع جمع مذکر غائب، چلیے اب رکوع اور آیتوں کا ٹاپک دیکھتے ہیں. جی رکوع کا ٹاپک ہے अंधा और आंखों वाला बराबर नहीं हो सकते। आयत नंबर 9 से 11, 9 से 11 तक, नेमत के मिलने और छिनने पर दो तरह के रवैये, आयत नंबर 12-12, इनका गम न करें, खुद को हलाकत से बचाएं, आयत नंबर 13 यानी 13, अगर दावे में सच्चे हो तो दलील दो, आयत नंबर 14, अगर ये ना कर सकें तो जान लो कि ये रब का कलाम है। आयत नंबर 15 और 16, दुनिया चाहने वाले को दुनिया पूरी मिली मगर आखिरत में कोई हिस्सा नहीं। आयत नंबर 17-17, फितरत की हिफाजत के लिए इंतजामात आयत नंबर 18, गवाहियों के दिन आयत नंबर 19, अल्लाह की राह से रोकने वाले आखरत के मुनकर हुए, आयत नंबर 20, ये दुगना अजाब पाएंगे, आयत नंबर 21, जिनकी उम्मीद थी वो इधर उधर हो गए, आयत नंबर 22, इनके खसारे में कोई शक नहीं, आयत नंबर 23, ये बुझने वाले लोग, आयत नंबर 24, क्या तुम नसीहत हासिल नहीं करते? मकासित लिखेंगे। नेमतों के मिलने और छिनने पर इंसानों के रवैये क्या होते हैं, इनको जानकर इंसानी नफ्सियात को समझ सके। अगला मकसद है सच्चे दाई दीन की तड़प क्या होती है, इसको जानकर ये तड़प पैदा कर सके। अगला मकसद है कुरान पर तनकीद करने वालों से कैसे मामला किया जाए, ये हिकमत समझ सके। अगला मकसद है दुनिया की जीनत चाहने वाले आखरत में किस अंजाम से दोचार होंगे, इसको जान सकें। अगला मकसद है फितरत की हिफाजत के लिए अल्लाह ताला के इंतजामात को जानकर शुक्रगुजार बन सकें। इख़बात क्या होता है, इसको जानकर ये सिफत अपने अंदर पैदा करने की कोशिश कर सकें। अल्लाह ताला हमें इन तमाम मकासिद में पूरा फरमाए। चलिए अब तिलावत सुनते हैं इन्हीं आयात की, और फिर इंशाअल्लाह ताला तफसीर होगी।